अब सुनौ एकै दिनमा झन्डै 70,000 रुपियाँको खाजा खर्चको बिल बनाउन लगाउने जिल्ला विकास समिति गुल्मी के भन्छ त सुनौ यो रिपोर्ट। श्रोता, कुनै गरिब जनताको घर जल्यो वा पैराले लग्यो कि वा आर्थिक अभावका कारण उपचार गर्न नसकेर जीवनको दुहाई मागिरहेका, अझ भनौँ जीवन रक्षाका लागि सहयोग माग्दै हिँडिरहेका जनतालाई जिल्ला विकास समिति गुल्मीले 500 रुपियाँ तोक लगाउन अथवा सहयोग गर्न सक्दैन। राजनैतिक संयन्त्रको बैठक राखिनुपर्छ। तर गत हप्ता हामीले पत्र पत्रिकामा निकालिसकेका छौँ कि जिल्ला विकास समिति गुल्मीले गत 2069 साल वैशाख र जेठ महिनाको 5 दिनको अन्तरालमा मात्रै 2,79,300 रुपियाँ भन्दा बढीको मासु चिउराको बिल बनाउन लगाएको समाचार हामीले यसै हप्ता पत्र पत्रिकामा प्रकाशित गरिसकेका छौँ। तर पत्र पत्रिकाको पहुँच नहुने सर्वसाधारण गुल्मेली जनतालाई हामीले रेडियो मार्फत सुनाउन गइरहेका छौँ कि यस्तो 2 दिनकै अन्तरालमा 1.5 लाख रुपियाँ खाजा खर्च, एकै दिनमा झन्डै 70,000 रुपियाँ खाजा खर्चको बिल कसरी जिल्ला विकास समितिका केही मान्छेहरूले बनाउन लगाए त? यस सम्बन्धमा गुल्मेली जनतालाई हामी सचेत गराउन गइरहेका छौँ र सम्बन्धित निकाय के गर्दैछ त यसबारे पनि सोधखोज गरिनेछ। विश्वसनीय स्रोतका अनुसार जिल्ला विकास समिति गुल्मीले गत वैशाख 7 गते रु 100 का दरले मासु चिउरा 584 जनालाई अनि 35 का दरले 106 जनालाई, फलफुल 38 का दरले 100 जनालाई अनि वैशाख 15 गते अझ भनौँ त्यसको एक हप्ताको अन्तरालमा रु 100 का दरले चिउरा मासु 437 जनालाई, जेठ 9 गते मासु चिउरा रु 100 का दरले 694 जनालाई, जेठ 16 गते मासु चिउरा 411 जनालाई, सोको भोलिपल्ट 100 का दरले मासु चिउरा 694 जनालाई खुवाएको भन्दै एक व्यवसायलाई बिल बनाउन जीविसाका कर्मचारीहरूले लगाएको गत हप्ता पत्र पत्रिकामा खुलासा भएको छ। यो त थोरै देखालो मात्रै हो। यो खाजा खर्च बाहेक इन्धन र अन्य कुराहरूमा कस्ता कृत्य बिल बन्छन् होला? यो त एक उदाहरण मात्रै हो। यसर्थ यस्ता विषयहरूमा ती बिलहरू बनाउन त लगाइयो तर जिल्ला विकास समितिमा लगेर त्यो बिललाई पास गराउने काम भयो कि भएन? यस विषयमा जिल्ला विकास समितिले यतिका दिनसम्म पनि किन छानबिन गर्न सकेन त? यस सम्बन्धमा हामी स्थानीय विकास अधिकारी हरिप्रसाद ग्यावालीसँग टेलिफोन सम्पर्कमा छौँ। हेलो एलडिओ साहब, नमस्कार। एलडिओ साहब, जुन यस हप्ता त्यो खाजा खर्चका विषयमा जुन चर्चा चलिरहेको छ, पत्र पत्रिकाहरूमा आएको छ, यसबारेमा छानबिनको लागि पहल भइरहेको छ कि छैन? तपाईँले जुन जिल्ला विकास समितिको विषयमा चाहिँ कुरा उठान गर्नुभएको छ, हजुर, मलाई लाग्छ त्यो म आउनुभन्दा पहिलेको कुरा अहिले आएर तपाईँहरूले उठाइराख्नु भएको छ। हजुर, पहिलो कुरा त्यो अहिले त्यो भएको होइन, पहिलाको कुरा त्यो समाचारमा पनि त्यहाँ उल्लेख भएको छ। दोस्रो कुरा जुन जिल्ला विकास समितिको कार्य प्रक्रियामा चाहिँ दिनदिनै जति मिटिङ हुन्छन् जति कार्यक्रम हुन्छन् दिनदिनै चाहिँ हामीले बिल कलेक्सनबाट भुक्तानी गर्न सकिने अवस्था रहँदैन। त्यो भनेको चाहिँ धेरै धेरैवटा मिटिङहरू सकिसकेपछि महिना 2 महिना 3 महिनामा एकचोटि बिल कलेक्ट गरेर चाहिँ भुक्तानी गर्नुपर्ने हुन्छ। हजुर, अब जहाँसम्म त्यतिखेरको जुन बिलको कुरा उठाउनु भएको छ, म नआउँदै भएको हुनाले मलाई लाग्छ म आउने क्रममा त्यस्ता बिलहरू चाहिँ अब अलि अथेन्टिक कति जस्तो म मान्छु कि तपाईँ आइसकेपछि मैले तपाईँलाई गैरै जानकारी गराएको हुँ र तपाईँ पनि फस्नु पर्ला, यस्ता यस्ता बिल आउने सङ्केत देखा परेका छन्, तपाईँ कार्यकाल सम्हाल्दै हुनुहुन्छ भनेर मैले उति बेलै जानकारी गराएर अझै मैले विवरण पनि मागेर तपाईँलाई स्वयं त्यो खाजा खर्चको विवरणको बिल पाऊ भनेर मैले निवेदन पनि पेस गरेको थिएँ, होइन र? त्यही भएर त्यो विवरण आएन। यसरी हाम्रो भनाइ त के हो भने कमसे कम यसरी कुनै न कुनै हिजोको होस् या आजको होस् यो छानबिन भइदिए भोलिका दिनमा यस्ता जो अपराधर्शी कुराहरू हुँदैनथे भन्ने मात्रै हाम्रो प्रयास हो। त्यतिखेर तपाईँले माग गरेको विवरण चाहिँ जुन तपाईँले कुरा उठाउनेपछि चाहिँ मैले बिल रोकिएको कारणले त्यो हुन नसकेको हुनाले तपाईँलाई दिनु पनि पर्ने स्थिति रहेन, होइन? हजुर, भरिको बिल दिने कुरा हुन्छ। अब त्यतिखेर कुरा उठिसकेपछि जुन चाहिँ अब अलिकति तपाईँहरूले शङ्का गरे जस्तो देखिएको जस्तो हिसाबले मैले अलिक टाइटली चाहिँ दिइदिएको थिएँ। हजुर हजुर, मैले पनि केही बिलहरू रोकिएको स्थिति हो। हजुर, त्यो कारणले चाहिँ त्यो अहिले जे जे पत्र पत्रिकामा आएको छ त्यो चाहिँ अलिकति गलत पहिलेको कुरो शङ्काको घरमा उठेको र अहिले चाहिँ ठो चाहिँ नभएको कुरो म क्लियर गर्न चाहन्छु। जस्तो छानबिन हुन्छ कि हुँदैन भन्ने मात्रै कुरा हो, होइन छानबिन त त्यो अघिल्लो दुई वर्ष अगाडिको कुरा उठाइ भइसकेको छ, ती सबै अडिट सडिट सबै सिकिसकेका छन्, भएको कुरा के भएछ सबै क्लियर भइसकेको छ। अहिले त्यो नभएको हुनाले अलिक सबै काम सकिसकेको हुनाले त्यसमा चाहिँ छानबिनको कति आवश्यक छ र त्यत्तिकै अब छोडिदिने हो, होइन त्यत्तिकै छोडिदिने होइन, सबै आवश्यक कानुनी प्रक्रियाबाट अगाडि बढिसकेको छ। त्यसले गर्दा अब त्यतिखेरै तपाईँहरूले कुरा उठाइसकेपछि मैले रोकिदिइसकेको हुनाले त्यो नभएको म क्लियर गर्न चाहन्छु। हस् त धन्यवाद जानकारीका लागि। उहाँ हुनुहुन्थ्यो स्थानीय विकास अधिकारी हरिप्रसाद ग्यावाली। कागजी प्रक्रियामा त्यो गइसक्यो, अब त्यसलाई उठाउनुको कुनै औचित्य छैन भनेर आफ्नो प्रतिक्रिया दिँदै, वास्तवमा यो खाजा खर्चका विषयमा सुरुदेखि नै मैले सम्बन्धित निकायसँग मैले निवेदन लेखेर खाजा खर्चको इन्धन खर्चको लिखित रूपमा दिएको थिएँ र जिल्लाका क्रियाशील पत्रकारहरूलाई पनि यसको खोजी गरौँ भनेर मैले आग्रह गरेको थिएँ। सवाल उठ्ला किन उति बेलै यो समाचार प्रसारण भएन, विवरण नमिलेपछि हामीले तत्काल यो समाचारको विषय बनाउन सकेनौँ र पक्कै पनि जिल्ला विकास समितिले ती बिलहरूका बारेमा खोज्ला भनेर हामी कुर्दै कुर्दै जाँदा ढिला भएको हो र यसरी कृत्य बिल बनाउन लगाउने कर्मचारीहरू पनि त्यहाँ रहेछन् भन्ने कुरा बुझ्न सकिन्छ। सम्बन्धित निकायले छानबिन नगर्ला तर जनता स्वयंले सरोकारवाला यहाँका सामाजिक संघ संस्था राजनैतिक दलका कार्यकर्ताहरूले पक्कै पनि यी विषयमा खोज्नुहुनेछ भन्दै आगामी दिनमा त्यस्ता खालका कृत्य बिल बनाउन लगाउनेहरूलाई सम्बन्धित व्यवसायहरूले सूचना दिनुहोस्। एउटा व्यक्तिलाई एउटा व्यवसायलाई फाइदा भयो भन्दैमा आम जनताको विकासका नाममा आएको रकम कसैको स्वार्थपूर्तिमा नजाओस् भन्ने हामी आग्रह गर्दछौँ। धन्यवाद। अब सुनौ गीत संगीत र खोज खबरको सङ्गलो जीवनको गोरेटोमा दाजुभाइ विहीन एक चेलीको कथा। केही सम्पन्न परिवारका युवतीहरू विदेशमा पढ्न गएका बाहेक पक्कै पनि ग्रामीण क्षेत्रबाट महिलाहरू विदेश जानु रहरले पक्कै होइन, गरिबी र अन्य विविध कारणले उनीहरू विदेश पलायन हुन बाध्य छन्। यसरी बाध्य भएर विदेशमा पुगेका नेपाली चेलीहरू विदेशमा पुगेर असुरक्षित हुने गरेको पनि सुन्नमा आएको छ र अन्य विविध कारणले पनि नेपाली चेलीहरू शरम शोषणमा पर्ने कुरा पनि सुनिएको छ। पक्कै पनि विदेशमा त्यति सजिलो हुन्न, तैपनि कतिपय नेपाली चेलीहरू विदेशमा सफल पनि भएका छन् र आफूले हिजो जे लक्ष्य लिएर गएका थिए त्यो लक्ष्य पुरा पनि गरिरहेका छन्। यस सम्बन्धमा विदेशी नै आम नेपाली चेलीहरूको प्रतिनिधिमूलक पात्रका रूपमा आज हामीले गुल्मीको मुसिकोट 5 देउराली निवासी विद्या कार्की जो इजरायलमा हुनुहुन्छ, विशेष गरी उहाँ के कारणले विदेश जानु पर्यो, गरिबी थियो या अन्य कारण थियो, यी विविध सवालमा आज हामी उहाँसँग टेलिफोन सम्पर्कमा यो जीवनको गोरेटोमा आज हामी सहभागी छौँ। हेलो विद्याजी, स्वागत छ तपाईँलाई ओजेलका खबरको यो नियमित स्तम्भ जीवनको गोरेटोमा। अनि विद्याजी अहिले तपाईँ कति वर्ष भयो इजरायलमा बस्नु भयो? कम्पनी के हो र के काम गर्नुहुन्छ यहाँले? हजुर, जस्तो तपाईँ लगायत यस इजरायलमा नेपाली महिलाहरू कति छन् र तपाईँहरूको भेटघाट हुन्छ कि हुँदैन? यहाँनिर अलिकति तपाईँको विगत जीवनी अलिकति तपाईँ विदेश जानुको कारण के थियो? गरिबी थियो या अन्य थियो? त्यही त मलाई थाहा छ, तपाईँ 16-17 वर्षको उमेरदेखि नै छोरा नभएका थाहा, आफ्नो दाजुभाइ नभएको कारणले गर्दा तपाईँ 16-17 वर्षको उमेरदेखि नै तपाईँले पसल राख्नु भयो अनि त्यसपछि घर पनि बनाउनु भयो, जुन आँटिलो स्वभाव थियो। तर भन्छन् नि गाउँमा त अझै पनि अपुताली भन्ने आदि इत्यादि गरेर चाहिँ नि मनमा झन् तनाव सिर्जना गराइदिने त्यस्तो पनि हुन्छ, त्यो भोग्नु भयो कि भएन तपाईँहरूको परिवारले? हजुर, त्यो बेला हाम्रो गाउँमा 12-13 वर्षको कुरा हो, गाडी थिएन, बिजुली बत्ती थिएन, हजुरलाई थाहा भएको कुरा हो। त्यति बेला हेर एउटा रेडियो देखाउने एउटा नयाँ बत्ती भन्ने सोच आयो मलाई, सोलर पावर राख्ने रेडियो देखाउने बाजिरहेको थिएँ। अनि त्यति बेला यता आर्मी पुलिसको चप्पल बस्थे, उता माओवादीको चप्पल परिरहेको हुन्थ्यो। हामी त्यो जिन्दगीको माझमा दुईतिर फोन हामीले चाहिँ सहन गर्नु हुन्थ्यो। त्यही क्रममा अब धेरैजना शत्रुहरू पनि थियो मेरो, बसीदेखि अब के गर्छु भन्ने मान्छेले शत्रुको त्यसै नै हुन्छ है। जाति चढ्यो माओवादीहरूलाई दुध दिलाउने यताउता, यसको सुवेरी जातिहरू बोकाउँछहरू यसरी सङ्कलन गर्छ यस्तो उस्तो, त्यो जाति बढी गरियो। अनि त्यसपछि मलाई यहाँ बस्नु गाह्रो भयो, मलाई मार आमाले यस्तै धम्कीको कारण मैले घर छर्न बाध्य खोल्नु पऱ्यो। भनेपछि तपाईँ त्यति बेला द्वन्द्वकालमा विस्थापित हुनुभएको थियो होइन त? र द्वन्द्वकालमा तपाईँ तम्गासमा पनि बस्नुभयो कि काठमाडौँ मात्रै बस्नुभयो रे? बुढाबुढी बाबा आमा मैले आफ्नो एउटा देश सेवा गर्ने यति ठुलो ढोका हुँदा हुँदै पनि मैले विशेष गरेर बाबा आमाको लागि म पर्खेर गर्छु। जस्तो कि पुरुषहरू जहाँ पुगे पनि पुरुषहरूको लागि कुनै चासो नहुने, कुनै आशंका, कुनै नकारात्मक सोच नराख्ने, तर महिलाहरू घर छोडेर सहर गयो वा विदेशतिर गयो भने अझै पनि राम्रो नजरले नहेर्ने छ गाउँमा चलन। तपाईँले के पाउनुहुन्छ त्यस्तो खालको नराम्रो नजरले हेर्ने गरेको पाउनुहुन्छ या पाउनुहुन्न? मलाई थाहा छैन तर अहिले पनि उहाँहरूले मेरो कारणले कार्य परिवारमा ठुलो इज्जत नै यस्तो मद्दत गरिहाल्छ।